घटा उठती है तू भी खोल जुल्फे अंबरी साकी, तेरे होते फलक से क्यों हो शर्मिंदा जमी साकी। घटा उठी है तू भी खोल जुल्फे अंबरी साकी, घटा उठी है तू भी खोल जुल्फे अंबरी साकी, तेरे होते पलक से क्यों शर्मिंदा जमी साकी। घटा उठी है तू भी खोल जुल्फे अंबरी साकी, घटा उठी है तू भी खोल जुल्फे अंबरी साकी, तेरे होते पलक से क्यों शर्मिंदा जमी साकी। साकी साकी मेरे, साकी मेरे साकी, ये किस बट्टी दी तूने शराबे आतिशे साकी। ये किस भट्टी की दी तूने, ये किस भट्टी की दी तूने शराबे आतिशे साकी, के पीते ही के पीते ही रगों में बिजलियां सी भर गई साकी, के पीते ही रगों में बिजलियां सी भर गई साकी, तेरे होते पलक से क्यों शर्मिंदा जमी साकी। साकी साकी मेरे, साकी मेरे साकी, यहीं से पाऊंगा हर नेमत दुनिया वो दी साकी। यहीं से पाऊंगा हर नेमत दुनिया वो दी साकी, कहीं क्यों जाऊं तेरे मैं कदे में क्या नहीं साकी, कहीं क्यों जाऊं तेरे मैं कदे में क्या नहीं साकी, तेरे होते फलक से क्यों हो शर्मिंदा जमी साकी। साकी साकी मेरे, साकी मेरे साकी, जो तरदामन पाक दामानों से बेहतर है, जो तर दामन है तेरा पाक दामानों से बेहतर है, गरेबा चाक है हाँ हाँ गरेबा चाक है, अश्कों से तर है आस्ती साकी, गरेबा चाक है अश्कों से तर है आस्ती साकी, तेरे होते पलक से क्यों हो शर्मिंदा जमी साकी। साकी साकी मेरे, साकी मेरे साकी, न छेड़े मुहतसिब मैं हूँ मैं वहदत का मत वाला, न छेड़े मुहतसिब मैं हूँ मैं वहदत का मत वाला, मैं वो मैं ख्वार हूँ जिसके, मैं वो मैं ख्वार हूँ जिसके, मैं वो मैं ख्वार हूँ जिसके है खत्मुल मुरसली साकी, मैं वो मैं ख्वार हूँ जिसके है खत्मुल मुरसली साकी, तेरे होते फलक से क्यों शर्मिंदा जमी साकी। साकी साकी मेरे, साकी मेरे साकी, सलामत तेरा मैं खाना सलामत तेरे मस्ताने, सलामत तेरा मैं खाना سلامت تیرا میں خانہ، سلامت تیرے مستانے، رہے گا رنگ عالم میں، رہے گا رنگ عالم میں، رہے گا رنگ عالم میں، یہی تایوم دی ساقی، رہے گا رنگ عالم میں، یہی تایوم دی ساقی، تیرے ہوتے فلک سے کیوں شرمندہ زمین ساقی، ساقی ساقی میرے، ساقی میرے ساقی، جب مشرب ہے تیرا تجھے کو اے مجذوب کیا سمجھے، جب مشرب ہے تیرا تجھ کو اے مجذوب کیا سمجھے، عجب مشرب ہے تیرا تجھ کو اے مجذوب کیا سمجھے، کہیں پیرے مغا تو ہے، کہیں پیرے مغا تو ہے، کہیں میں کش کہیں ساقی، کہیں پیرے مغا تو ہے، کہیں میں کش کہیں ساقی، تیرے ہوتے پلک سے کیوں ہو شرمندہ زمین ساقی، تیرے ہوتے پلک سے کیوں ہو شرمندہ زمین ساقی، ساقی ساقی میرے، ساقی میرے ساقی، گھٹا اٹھی ہے تو بھی کھول، گھٹا اٹھی ہے تو بھی کھول، گھٹا اٹھی ہے تو بھی کھول، زلف عنبر ساقی، گھٹا اٹھی ہے تو بھی کھول، زلف عنبر ساقی، تیرے ہوتے فلک سے کیوں ہو شرمندہ زمین ساقی، گھٹا اٹھی ہے تو بھی کھول، زلف عنبر ساقی، تیرے ہوتے فلک سے کیوں ہو شرمندہ زمین ساقی، ساقی ساقی میرے، ساقی میرے